अनि 056-536-333 बाटो भएर तपाईँ आउनुहोला। र यो बाटो भएर आउनुभयो भने कार्यक्रम लोगागनको पसाइँसम्म तपाईँ आइपुग्नुहुनेछ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका। यो मौकाको लागि भने तपाईँ आउनुहोस् फोन गर्नको निम्ति 056-536-333 अनि 536-333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। र गत हप्ताका विजेता मित्र प्रेम दिवस जी हामीसँगै हुनुहुन्छ, हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ। म सुरुवातमा उहाँलाई स्वागत गर्छु, त्यसपछि उहाँको गीतहरूलाई हामी सुन्नेछौँ। तपाईँ भने फोन गर्दै गर्न सक्नुहुनेछ। प्रेमजी स्वागत छ तपाईँलाई कार्यक्रममा। हजुर नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। सिद्धितिरको खबर के छ सुनाउनुहोस् पहिला। सिद्धितिरको सबै अहिलेसम्म ठिकै छ। अहिलेसम्म ठिकै छ। गर्मी कतिको छ सिद्धितिर चाहिँ? अब गर्मी त अलि कमै भएको मान्नुपर्छ किनभने आज भोलि पानी परेको छ। पानीले पानी परेको कारण गर्दा अलिअलि गर्मी चाहिँ हट्दैछ भनौँ है। हजुर। के गर्नुहुन्छ हाम्रो प्रेमजीले? म घरमा बस्दै बसेको। बसी बस्छ अब के गर्नुहुन्छ नि? बस्दै बस अब कहिलेकाहीँ अब साथीहरूसँग घुम्न जाने त्यस्तै हो। पढाइतिर हुनुहुन्न अहिले? एसएलसी दिएर बसेको थिएँ, एसएलसीको रिजल्ट सुनेको। एसएलसी दिएर बस्नु भएको छ है? कार्यक्रममा हामी रहिराखेका छौँ। गत हप्ता कुन भाका गाउनु भएको थियो तपाईँले? मैले फुलफुलेर पहेँले। फुलफुलेर पहेँले भयो। हजुर। लोक भाकाहरू कतिको मनपर्छ नि तपाईँलाई? मलाई एकदमै मनपर्छ। एकदमै मनपर्छ। कतिको गाउनुहुन्छ गाउने चाहिँ? मैले गाउने गाउँछु। प्रोग्रामहरूमा गाउनु भएको छ अरू अन्य प्रोग्रामहरूमा? अन्य प्रोग्राम भने गाछु। गाउनु भएको छ फोन मार्फत चाहिँ गाउनु भएको छ। कार्यक्रममा आज आउनु भएको छ स्टुडियोसम्म धाएर होइन? कुन भाका गाउनुहुन्छ आज स्टुडियोबाट चाहिँ? मैले पुरानो भाषा यो भाका धानको सिरौला भन्ने गीत लिएर आएको। धानको सिरौला। हजुर। सुरु गरौँ है त। हस् त। हुन्छ, सुरु गरौँ। हे एउटै गुणले यति मन पा छैन अहिलेसम्म भने झैँ भा छैन धानको सिरौला दुःख पर्दा लाएको गुणको पैँचो तिरौला यति मन पा छैन अहिलेसम्म भने झैँ भा छैन धानको सिरौला दुःख पर्दा लाएको गुनाइको पैँचो तिरौला धानको सिरौला दुःख पर्दा लाएको गुनाइको पैँचो तिरौला केलाई पर्थ्यो मनको बेथा सापो नापो बराबर भए त धानको सिरौला दुःख पर्दा लाएको गुनाइको पैँचो तिरौला मनको बेथा केलाई सापो नापो बराबर भए त धानको सिरौला दुःख पर्दा लाएको गुनाइको पैँचो तिरौला धानको सिरौला दुःख पर्दा लाएको गुनाइको पैँचो तिरौला यतिको धानको सिरौला दुःख पर्दा लागेको यस्तै भाका गाउनुभयो। अनि पैँचो तिरौला निकै मिठो मार्मिक भाका गाउनु भएको छ। यसरी गाइराख्दाखेरि स्टुडियोसम्म आएर गाइराख्दाखेरि कस्तो अनुभव हुँदैछ तपाईँलाई? मलाई हल्का डर गाउनु पर्छ। डर भइराखेको छ है? डर फिल भइराखेको जस्तो पनि सुनिराखेको छ तपाईँको यो आवाजमा होइन? डराउनु परेन, राम्रोसँग गाउनुहोस्, गाउँदै अगाडि बढ्नुहोस्, अवश्य पनि तपाईँ अगाडि बढ्न सक्नुहुनेछ होइन? हजुर। 056-536-333 अनि 33 बाटो भएर तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्न सक्नुहुनेछ। हामी तपाईँसँगै रहिराखेका छौँ। बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे, म दिपेन्द्रको हो र प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छ राजको। र गत हप्ताका विजेता मित्र प्रेम दिवसजी पनि हामीसँगै हुनुहुन्छ, उहाँको गीतलाई पनि हामीले सुनिराखेका छौँ। कोही साथी आउने तर्खर गइराख्नु भएको छ बाहिर, म उहाँलाई भित्रै बोलाउनु पर्छ होला। कि राज आउनु भएको छ? कोही साथी आउनु भएको छ अरे भन्दै हुनुहुन्छ उताबाट, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते। कहाँदेखि बोल्नुभयो हजुर? हजुर म सिद्धिबाट सुजना चेपाङ। सिद्धिबाट सुजना चेपाङ। सुजना चेपाङ। हजुर। के गर्नुहुन्छ हाम्रो सुजनाजीले? बसी बसाउ यस्तै है। सिद्धितिर पानी परेको छ कि छैन आजभोलि? छैन है, खाजा खानुभयो? भयो, भइसक्यो। लोक भाका कतिको मनपर्छ हाम्रो सुजनाजीलाई? एकदमै मनपर्छ। कुन भाका गाउनुहुन्छ आज? हुन्छ सुरु गर्नुहोस्, त्यसपछि म थाहा पाउँछु है त। हुन्छ सुरु गर्नुहोस्। सुजनाजी डराउनु भयो है? भनेपछि अर्को हप्ता प्रयास गर्नु होला है त। हुन्छ छुट्टिन्छ, नमस्ते। सुजना चेपङ आउनुभएको थियो, सिद्धिबाट गाउने कोसिस गर्दै हुनुहुन्थ्यो, गीत बिर्सियो विषयमा भन्नुभएको छ। अर्को हप्ता अवश्य पनि उहाँ आउनुहुनेछ, हामी उहाँको गीतलाई हामी अर्को हप्ता अवश्य पनि सुन्न पाउनेछौँ। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ बाहिर 0556 63 332 अनि 33 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ, विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका। यो मौकाको लागि भने तपाईँ फोन गर्नुहोस् 0556 63 332 अनि 33 को बाटो भएर तपाईँ आउनुहोला, र यो बाटो भएर तपाईँ आउनुभयो भने कार्यक्रम लोगागनको बसाइसम्म आइपुग्नुहुनेछ। र बोलिराख्ने आवाज तपाईँले चिन्नुहुन्छ, तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको, र दर्पण पारिरहेर मलाई साथ मिलिराखेको छ, तपाईँको रेडियो सेटसम्म मेरो आवाजलाई पुर्याउन साथ मिलिराखेको छ राजको, र तपाईँ आउनुहोला कार्यक्रम लोगागनको यो बसाइँलाई सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। गत हप्ताका विजेता मित्र प्रेम दिवसजी पनि हामी सँगै हुनुहुन्छ। म प्रेम दिवसजीको अर्को गीतलाई सुन्नेतर्फ लाग्छु यो समयमा। प्रेमजी हजुर, कुन भाका गाउनुहुन्छ अब? म संसार भुली आएको छु म हेर भने एउटा संसार भुली सायद यो म पूजा गर्छु माया हो वास्तवमा चाहिँ मैले चाहिँ यो शब्दबाट सुरु गरेँ। हुन्छ सुरु गरौँ है त। संसार भुली आको छु म हेर तिमलाई आफ्नै मनमोटु सम्झेर म पूजा गर्छु मायाको तिम्रै इच्छा सानो साथ दिने नदिने शरण माई पर्छु मायाको आको छु म हेर तिमलाई आफ्नै मनमोटु सम्झेर म पूजा गर्छु मायाको तिम्रै इच्छा सानो साथ दिने नदिने शरण माई पर्छु मायाको तिम्रै इच्छा सानो साथ दिने नदिने शरण माई पर्छु मायाको तिमलाई जितै हारे नि म हार्छु मर भने नि मृत्युलाई स्वीकार्छु म पूजा गर्छु मायाको तिम्रै इच्छा सानो साथ दिने नदिने शरण माई पर्छु मायाको हारे नि म हार्छु मर भने नि मृत्युलाई स्वीकार्छु म पूजा गर्छु मायाको तिम्रै इच्छा सानो साथ दिने नदिने शरण माई पर्छु मायाको तिम्रै इच्छा सानो साथ दिने नदिने शरण माई पर्छु मायाको यतिको तिम्रै इच्छा हे सानो साथ दिने नदिने शरणमा परे मायाको यस्तै मिठो भएको गाउनुभयो। र प्रेमजी हजुर, यसरी गाइराख्दाखेरि कस्तो अनुभव भइराखेको छ अहिले चाहिँ? अहिले चाहिँ अहिले हल्का ठिक डर अहिले भागे जस्तो डर चाहिँ बिस्तारै बिस्तारै भागिराखेको छ है। र कार्यक्रममा यहाँसम्म आइदिनु भयो र हाम्रो कार्यक्रमलाई धेरै माया गर्नुहुन्छ तपाईँले, यहाँसम्म आइदिनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्तमा होइन, अन्तमा रेडियो सुनेर बस्नु भएको जति पनि श्रोताहरू छन् साथीहरू छन् उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ यो रेडियो मार्फत? म चाहिँ के भन्न चाहन्छु भने अब यो वास्तवमा हाम्रो प्रतिभाहरू लुकेर बसेको हुन्छ, अब सुरु सुरुमा त अब डरको फिल त भइहाल्छ, अब यो डरको फिललाई चाहिँ हटाएर लानुपर्छ। अनि सङ्घर्ष गर्दै गयो भने भविष्यमा आफूले चाहिँ जे पनि बन्न सकिन्छ त्यो सङ्घर्ष गर्न नछोड्नु तपाईँहरूले भनेर म यो अर्पण एफएम जति पनि सुनिरहनु भएको छ श्रोताहरूले उहाँलाई म यही भन्न चाहन्छु। हुन्छ, यहाँसम्म आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै मिठो भेटघाट भइराखोस् होइन, छुट्टिन्छौँ क्यारे आजको लागि है। हुन्छ, नमस्ते। प्रेम दिवसजी हुनुहुन्थ्यो आजको कार्यक्रममा, गत हप्ताको विजेता मित्र, उहाँसँग हामी छुटिसकेका छौँ र तपाईँ भने आउन सक्नुहुनेछ 0556 63 332 अनि 33 को बाटो भएर तपाईँ आउँदै गर्नुहोस्। पृष्ठभूमिमा बुझिराखेको यो आवाजलाई अगाडि सार्छौँ, त्यसपछि हामी छोटो व्यावसायिक विश्राममा जानेछौँ। विश्रामपछि पुनः हामी तपाईँमा उपस्थित हुनेछौँ। सपनी फुलको डाली नुग्दैछ, फुलको डाली नुग्दैछ, भुइँलाई छुन्छ कि आजै पनि आस लाग्छ मिलन हुन्छ कि। भैया छ र पनि तिम्रै झल्को तिम्रै छ, सपनी फुलको डाली नुग्दैछ, फुलको डाली नुग्दैछ, भुइँलाई छुन्छ कि आजै पनि आस लाग्छ मिलन हुन्छ कि। फुलको डाली नुग्दैछ, भुइँलाई छुन्छ कि आजै पनि आस लाग्छ मिलन हुन्छ कि। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड चाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाँडी। फोन नम्बर 0556 63 341। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौराचोक टाँडीमा। बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110cc को वेगो स्कुटर। टीवीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180cc। 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc। साथमा Star City 110cc र स्कूटी Pep Plus पनि। सम्पर्क चितवन टाढी अटो लिङ्क प्राली, टिबिएस अथोराइज्ड डिलर, रत्ननगर 100 रहाचोक टाढी चितवन। फोन नम्बर 0556-562-013। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिबिएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा अनि सिलाई डिजाइन दामी देखिन्छ, यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ, के हो? नेपाली टेलर सर्टिङ सुटिङ लेडिज एन्ड जेन्ट्स। सही जवाब।

नमस्कार, म लोकदोहोरी गायिका राधिका हमाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज। अर्पण सबैका लागि, सधैँका लागि। यो किसिमको व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकागनलाई। तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्जमा, र बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छेको हो भने दर्पण पारीबाट मलाई साथ मिलिराखेको छ राजको। र तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रम लोकागनमा। तपाईँलाई गाउने इच्छा छ, त्यो कला गला छ भने फोन गर्नुहोस् फटाफट 056-5363-332 अनि 5363-333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलिराखेको छ राजको, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हजुर नमस्कार। लौ न राज, किन नबोल्नु भएको? हजुर नमस्कार। हेलो, हजुर नमस्ते। कहाँदेखिको बोल्नुभयो? टाढीबाट कुमारी सुनवार। हजुर, के छ कुमारीजीको हाल खबर? एकदम मेरो पनि ठिकठाक छ, झकास भन्छ नि होइन, झकास छ हाम्रो पनि हाल खबर। अनि खाजा खानुभयो? खाजा खानै छ, अब कार्यक्रम बेसी खानु होला नि सुनेर। कुन भाका गाउनुहुन्छ आज? म गीतबाटै सुरु गर्छु। एकदमै सुरु गरौँ है त। हुन्छ, सुरु गर्नुहोस्। आफन्तको हृदय दुखेनी, हृदय दुखेनी, छैन जिन्दा संसारले दुखेनी, जति बदनाम हुनु परेनी, तिमलाई माया गर्छु म बाँचिन्छु, धुरु धुरु रुनु परेनी, हृदय दुखेनी, छैन चिन्ता संसारले दुखेनी, जति बदनाम हुनु परेनी, तिमलाई माया गर्छु म बाँचुन्जेल, मर्नु परे मर्छु मर्नु परे नि। यस्तै मिठो वाक्य गाउनुभयो, निकै खुसी लाग्यो कुमारीजी। फेरि फेरि आउँदै गर्नुहोला छुट्टी है त आजको लागि। नमस्ते। कुमारी सुनवार आउनुभएको थियो टाढीबाट, निकै सुन्दरताले गाउँदै हुनुहुन्थ्यो। अर्को साथी पनि आउनुभएको छ, राज आउने तर्खर गरिराख्नु भएको छ, म उहाँलाई पनि एकैछिनपछि स्वागत गर्छु। तपाईँ आउनुहोला 056-5363-332 अनि 33 बाटो गएर यसरी नै गाउन चाहनुहुन्छ, यसरी नै तपाईँ हामीसँगै सहकार्य गरेर अगाडि बढ्न चाहनुहुन्छ भने पट्टापट फोन गर्न सक्नुहुनेछ 056-5363-332 अनि 33 बाटो गएर। कोही साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हजुर दर्शन। दर्शन नमस्ते, चिनेको आवाज हो है? हजुर। कहाँदेखि को बोल्नुभयो? अनि हाम्रो लुकेश के गर्नुहुन्छ? बसी बस हो है। खाजा खानुभयो त? कुन भाका गाउनुहुन्छ आज? हुन्छ, एकदमै सुरु गर्नुहोस् है त। मनमा कुरा नसुच्नु रहेछ, जिन्दगीलाई गीत गीत सोची भाषा, सोनी गौबन्दा जाओ भायो जिन्दगी लुकेशजी निकै राम्रो तरिकाले गाउनु भएको छ, रेडियो सुन्दै गर्नुहोला, छुट्टिन्छौँ है त। नमस्ते लुकेशहरू आउनुभएको थियो ज्यामिरीबाट, 056-5363-332 अनि 33 को बाटो भएर कोही साथी आइसक्नु भएको छ, फेरि म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते हजुर, कहाँदेखिको बोल्नुभयो हजुर? पर्साबाट। प्रकाश आचार्य। प्रकाश आचार्य हजुर, के गर्नुहुन्छ हाम्रो प्रकाशजीले? पढ्दै हो। कहाँ कति पढ्नुहुन्छ? 9 9 पढ्दै हुनुहुन्छ। पढाइ कस्तो चल्दैछ? ठिकै भन्नु पर्यो है। हजुर, कुन भाका गाउनुहुन्छ आज? म कुसुमेमा झरेर भन्ने। हुन्छ, सुरु गरौँ है त। पूर्व पश्चिम अब तिमलाई लैजान्छु नयाँ गाउँ कुसुमेर सेवामालाई जान्छु मालाई फुल गर्छेर गुमाए सबै अब तिमीलाई लैजान्छु नयाँ कुसमाइमा गरेर भले वामालाई जान्छु मायालाई केबुलकार चढाएर यस्तै मिठो भाका गाउनुभयो प्रकाशजी, खुसी लाग्यो, छुट्टिन्छौँ है त। नमस्ते। हजुर नमस्ते। प्रकाश आचार्य आउनु भएको थियो पुर्साबाट, तपाईँ पनि आउन सक्नुहुनेछ 056-5363-332 अनि 33 को बाटो बिल्कुलै खुल्ला छ। बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छ राजको, र तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस्। 056-5363-332 अनि 33 को बाटो हामीले बिल्कुलै तपाईँको लागि खुल्ला गरेका छौँ। यो बाटो भएर तपाईँ आउनुभयो भने अवश्य पनि कार्यक्रम लोगागनको व्यवसायसम्म आइपुग्नुहुनेछ। कार्यक्रम लोगागनमा हामी तपाईँ सबैजनाको हाम्रो मनमुटुमा बस्न सफल भएको भाकाहरू गाउने गर्छौँ, चाहे त्यो पुरानो नै किन नहोस्, चाहे त्यो नयाँ किन नहोस्, सबै खाले भाकाहरू गाउँछौँ हामी यो चौतारीमा रहेर, यो बसाइमा बसेर हामी यस्तै यस्तै मिठो भाकाहरू गाउँछौँ। तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस्, 056-5363-332 अनि 33 को बाटो भएर आउनुहोला। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ, विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका। तपाईँले हामी त्यो मौका उपलब्ध गराउँछौँ। आउनुहोला 056-5363-332 अनि 33 को बाटो भएर। हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू गाउँछौँ, मेलापात जाँदा होस् चाहे गोठाला जाँदा होस्, यस्तै यस्तै भाकाहरू हामी गाउँछौँ, ती भाकाहरूलाई तपाईँ पनि गाउन चाहनुहुन्छ। मनमुटुमा बस्न सफल भएको भाका छ तपाईँसँग, तपाईँसँग त्यो गला छ भने अवश्य पनि आउनुहोस्, हामीसँगै मिलेर गाउँ। तपाईँको त्यो गायन क्षेत्रलाई हामी अलिकति भए पनि अगाडि बढाउने हाम्रो जमर्को पनि रहनेछ, अनि तपाईँको त्यो कलालाई सम्मान गर्छौँ हामी, र तपाईँ आउन चाहनुहुन्छ भने फटाफट फोन गर्न सक्नुहुनेछ। तपाईँको त्यो गलालाई, तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ, म तपाईँलाई सङ्गीतले साथ दिनेछु। र 056-5363-332 अनि 33 को बाटो भएर कोही साथी आउने तर्खर गरिराख्नु भएको छ बाहिर, रासँग कुराकानी हुँदैछ, आउनुहोला तपाईँ 056-5363-332 अनि 33 को बाटो भएर। यो बाटो हुँदै तपाईँ आउँदै गर्नुहोस्, एकैछिन हामी एउटा मिठो भाका सुन्छौँ, भाकापछि पुनः उपस्थित हुनेछौँ। हे लाहुरे छुट्टीमा आको जहाजै छाडेर, हे सानै थियो जाँदा न चिन्ने भैछ हालकै बाडेर हे बाडे छ रेले मै कुरकुरे भैसा छाडे छ ओइ बाडे छ बाडे छ रेले मै कुरकुरे भैसा छाडे छ ओइ बाडे छ बाडे छ रेले मै कुरकुरे भैसा छाडे छ ओइ बाडे छ बाडे छ रेले मै कुरकुरे भैसा छाडे छ ओइ बाडे छ फसायो लौरेली मलाई फसायो यस्तै मिठो भाका तपाईँ माझ राख्दा राख्दै अब भने कार्यक्रमको हामी निकै अन्त अन्ततिर आइसकेका छौँ। अब भने छुट्टिनुपर्छ भन्ने सङ्केत मैले राजबाट पाइराखेको छु। अब भने फोन नगर्नुहोला 0556 63 332 अनि 33 बाटो अब हामीले तपाईँको फोन कलहरूलाई लिन सक्दैनौँ किनभने कार्यक्रमको निर्धारित समय सकिसकेको छ। आज जम्मा जम्मी 4 साथीहरूको सहभागिता रहेको थियो। सृजना आउनु सुजना चेपङ आउनुभएको थियो सिद्धिबाट, उहाँले गाउन सक्नु भएनन्। कुमारी सुनवार आउनुभएको थियो टाढीबाट, रुकेश सारु आउनुभएको थियो ज्यामिरेबाट, र अन्तमा प्रकाश आचार्य आउनुभएको थियो पर्साबाट। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो 4 साथीहरूमध्येबाट आजको विजेता बन्न सफल हुनुभएको छ। तपाईँले अनुमान लगाइसक्नु भएको होला कार्यक्रम सुरुदेखि नै सुन्नुभएको हो भने निकै मिठो तरिकाले गाउनु भएको थियो। टाढीबाट आउनुभएको थियो कुमारी सुनवार, तपाईँलाई बधाई छ। तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गान गर्नुपाउने मौका जित्नु भएको छ। त्यो मौकाको लागि नगुमाउनु होला भन्न चाहन्छु। पुनः एकपटक तपाईँलाई बधाई दिन्छु र अर्को साताको शनिबार 4 अगाडि नै तपाईँ हाम्रो कार्यालयमा आउनुहोला भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद। आज कतिजनाको फोन लागेन, रिसाइराख्नु भएको होला, नरिसाउनुहोस्। अर्को हप्ता अवश्य पनि तपाईँको फोन लाग्नेछ कार्यक्रम लोकगान थियो बसाइमा, र इन्टरनेटमा सुन्नुभयो, रेडियोमा सुन्नुभयो, पुनः तपाईँ सबै सबैलाई धन्यवाद दिँदै र पुनः एकपटक आजको विजेता मित्र कुमारी सुनवारजीलाई पनि बधाई दिँदै मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिल्ने दिने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै मित्र दिपेन्द्र पनि भोलि बिहान पुनः भेटे बाचासहित छुटिन्छु। हस्त, नमस्कार।